नमस्कार नमस्कार नमस्कार, सुस्वागत म अभिवादनम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कल्लापारी छन् हाम्रा चाहिँ नि राजनाति, म छु डुलुवा बाजे, अनि वरिपरि सम्पूर्ण नाति नातिना तक्कसँग अबको चाहिँ नि मध्याहको टन्टला पुर 12 बजेसम्म नाति नातिना दङ पर्नु होला के भने होला बुढाले, पानी पर्दा जात्रा टन्टला पुरा आज टन्टला पुर पानी परेछ कि छैन है राजनाति हो भने छन् मुसलधारे घाम लाग भन्छन् कि राजनाति कहिलेकै, त्यही भएर आज त पानी परिरहेको छ हेर्नुहोस् अब तपाईँ कहाँतिर परेको छ कि परेको छैन, यता त पानी परेर जात्रा भएछ कहाँ थिए ल, अब सुरुवातमै नराम्रो भने राजनातिले थाहा छ रहेछ, गाना सुन्नुपर्छ डुलुबाजुले भन्ने कुरो थाहा छ रहेछ, त्यही भएर एउटा गाना टक्क कता हो चाहिँ नि फिल्मको गाना हाल्छु भनेको छ नातिले, ल सुनौँ त राजनाथजी, कस्तो भएछ है स्वर, फर्स्ट क्लास कहिले कहिले त किन गायक होइन छु नि जस्तो लाउँदै थिएँ। ऊ बेलामा गायक भयो, अहिले वरिष्ठ गायक हुनु भयो नि त बुढो भइयो नि त अहिले त। अब अहिले वरिष्ठ गायक दुलुवा बाजेलाई यस कार्यक्रममा स्वागत छ भन्दाखेरि मनि अगाडि गएर टक्क ढाक टुपी झल्काएर हात लौरो टेकेर लौरीको तालमा यसरी टङ टङ टङ टङ टङ टङ टङ ढोकेर कस्तो हुन्थ्यो होला जिन्दगी काँथे। हुन त कहिले काहीँ त गायक नभएकोमा नि खुसी नै लाग्थ्यो क्या। अब के भन्ने, अब अहिलेको चाहिँ गीतहरूको छेउनु त्यो न केही मिल्दैन। अब कहिले के भने कहिले के भने त्यो हुने कुरो नि गीतको शब्दमा छ, नहुने कुरो नि छ गाथे। अब त्यही भएर कुनै गीतले म आकाशको टाढा टिप दिउँला भन्छ, कुनै गीतले झार्दैन भन्छ। सक्ने कुरो पो गर्ने, नसक्ने कुरो के गर्ने। हुन्छ, ऊ बेलामा चाहिँ नि के अरे महाकवि देवकोटाले चाहिँ उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भन्दाखेरि देवकोटा बौला गाथे कसैले चन्द्र छुन सक्थे र भन्थे। पछि धन्न केले के कोले गरेर चन्द्रमानी पाइला राखेर भनिदिन्छु नि त्यही भएर। अनि अहि प्रेमी प्रेमी गरेर गफ गरे कि आफूलाई यहाँ कस्तो भोग लागिसक्यो भन्यो एउटाले, अर्को भन्यो प्रेमीले भने प्रेमिकाले त्यस्तो भनिन् आफूलाई यहाँ कस्तो भोग लागिसक्यो भनिन्। अनि प्रेमिकाले भनिन् तिमीसँग भेटेपछि बहुतै, प्रेमीले भने है यो कुरो चाहिँ, तिमीसँग भेटेदेखि बहुतै कम खान थालेको छु, रक्सी पनि खान छोडेँ, धुम्रपान पनि गर्दिनँ भनेर भने केटीले। केटीले भनिन् हामी बिचको प्रेमले सबै कुरो बिर्साइदियो होला होइन त भनिन्। उनको पनि उबाट गर्व गरिन् क्या उनले पनि। प्रेमीले भने प्रेमले होइन मायालु, जुन दिनबाट तिमीसँग सङ्गत गरेँ त्यो दिनबाट मेरो खल्तीमा पैसा नै कहाँ रहन्छ र अरे। के को चाहिँ नि प्रेमले हुन्छ। अनि हिजो चाहिँ नि एउटा घर के अरे पाहुना लाग्न गएको म दुलुवा बाजे। अनि एउटा बच्चाले त्यहाँ बसिसकेपछि के भने पाहुनाले बच्चाले आएर ए बाजे तपाईँ अलि बेर बस्नुहुन्छ कि जानुहुन्छ भने भन्नु। मैले भने किन र बाबु किन भन त बा भने। बच्चाले भन्यो ऐ बुवाले भित्र कुरा गर्दै हुनुहुन्थ्यो क्या, पाहुना नजाउन्जेल चाहिँ खाना खाना नबस्ने थियो, त्यही भएर मलाई भोक लाग्यो अरे। यस्तो पनि हुँदो रहेछ ल। अनि त्यसपछि हस्पिटलतिर गएको थिएँ हिजो, अनि गएको डक्टरले एउटा बिरामी र डक्टरको कुरो भइरहेको रहेछ क्या। डक्टरले भने हेर्नुहोस् तपाईँको अपरेसन त भर्खरै गरियो, फेरि टाँका खोल्नु पर्ने भयो, बडो दुःख लाग्यो मलाई, क्यार्नी हो अब टाँका त नखोली भएन भनेर भन्नु डक्टरले। अनि बिरामीले भने किन त डाक्टर साहब किन खोल्ने यो लाइसकेका टाँका आफूले कस्तो सराक सराक गर्दा दुख्छ भन्यो। डाक्टरले भने हेरौँ न मेरो हातमा लगाउने पन्जा त पेडभित्र छिरे छुटेछ तपाईँको भन्यो। त्यसपछि रोगीले बडो आवेशमा आयो भने होइन डाक्टर साहब कति लोभी हुनु पऱ्यो हो तपाईँले, जब एउटा पन्जा पेटा छुट्यो भनेर चाहिँ नि ल पैसा लिनुहोस् बरु नयाँ पन्जा किनेर लगाउनुहोस् अरे। यस्तो पनि हुँदो रहेछ हौ। त्यसैले अब के भन्छ के भन्नु लाँदै फेरि ट्याक्कै बिर्सेँ, कहिले काहीँ भुल्ने बानी पनि त छ नि होइन। लोनी र स्वास्नीको कुरो सुने क्या बाटा आउँदाखेरि त्यो अलिकति बिर्सिया जस्तो भएर अनि रोकिएको। श्रीमतीले भनिन् तपाईँ मलाई कति माया गर्नुहुन्छ भनेर सोधिन् श्रीमतीलाई होइन। अब केटी मान्छे त्यही हो फेरि, अब उसले कति माया गर्ला, ओहो कस्तो माया पाउँला भन्ने हुन्छ नि त। अनि श्रीमानले भने मैले त तिमीलाई शारजाले गरे आफ्नो श्रीमतीलाई गति जति माया गर्छु भनेर भनिन् भने श्रीमानले होइन। अनि श्रीमतीले भनिन् ओहो त्यति धेरै माया गर्नुहुन्छ, त्यसो भए त म मरेपछि तपाईँले पनि मेरो सम्झनामा ताजमहल बनाउनुहुन्छ होला हगि भनेर भनिन्। अनि लोग्नेले पनि भने हो नि ताजमहल बनाउनु भनेर मैले त प्लट पनि किनिसकेँ, ढिलो त तिमीले मात्र गरेकी छौ नि त अरे। ए भगवान्, यस्तो छ कुरो ल यस्ता। जति गरी नि हेर्नुहोस् कुरो र कुलो जतालाई पनि मोडिन्छ होइन। अनि अब कहिले काहीँ अब यो साँचो कुरो गरिरहेको छु है फेरि। अनि भिखारीले अहिले बाटोमा आउँदा गफ सुनेको, हजुर एक रुपियाँ दिनुहोस् न एक रुपियाँ दिनुहोस् भन भिखारीले। अनि एउटा मान्छेले भन्यो ए तिमीलाई लाज लाग्दैन सडकमा उभिएर भिख माग्नलाई भनेर भनौ। अनि भिखारी पनि के काम आजकलको होइन पढे लेखेकै होला नि बिचरा। उसले भने ए भनेपछि अब म एक रुपियाँ माग्नलाई अफिस खोलेर बस्यौँ अरे। अनि अब हाम्रा देशका नेताहरू एकदम चाहिँ नि खतरनाक छन्। अब दिनौँ जसो पार्टी खोल्छन्, पार्टी फुटाउँछन्। अहिले भर्खर पनि अब पछिल्लो समयमा पनि पार्टी फुटेको खबर आइरहेको छ होइन राजनाथजी। पार्टी भनेको त प्याट प्याट फुट्न थाल्यो बाबा होइन कति, यो जति फुट्यो पनि कहिले नलड्ने कस्तो पार्टी हो यो। यो राजनीतिक पार्टीको त मलाई एउटा गीतै बनाउनु मन लागेको छ गाँठे। ओहो अब चाहिँ के भन्छ के अरे, कहिले पनि नेता चाहिँ नबढ्ने, जै पार्टीमा जहिले कार्यकर्ता मात्र बढ्छन् क्या राति हो कि होइन। ए कहिले पनि नेता चाहिँ नबढ्ने जति फुट्यो नि, ए पार्टी चाहिँ नलड्ने नेपालको पार्टी पार्टी मिलेछ कि छैन। ए नेपालको पार्टी हुन्छ कुन दिन बढेर 460 कसो हो भने राजनाथी। त्यस्तै चाहिँ अब नेपालको नेताको छोरो पनि एउटा ऊ रहेछ क्या, नेपालको चर्चित नेताको नाम त नलिकाउँ किन उनीहरूलाई पर्दावास गर्नु। अनि शिक्षकले भने ती नेताको छोराहरूलाई पढाउने बेलामा, ल तिमीहरूको परीक्षा नजिक आइसक्यो, कसैको मनमा कुनै प्रश्न छ भने सोध भन शिक्षकले भने। त्यसपछि अब नेताजीको छोरो झुक्क उठेर भन्यो, सर यति कुरो भनिदिनुहोस् तपाईँहरू यो प्रश्नपत्र चाहिँ कहाँ छाप्दै हुनुहुन्छ अरे। भगवान् कति हाँस्नु अरे, नेताको चाहिँ छोरो भयो अनि के के चाहिन्छ नेताको छोरो भएपछि त यस्तै हो यस्तै हो। ल नाति अब गाना सुनौँ, गानापछि छोटो बुढेकोमा जाउँ, बुढेकोपछि फेरि पनि टक्कसँग जाइ नि आम्ला। कसै कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा, हो म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा। नमस्ते, म गायक प्रमोद खरेल, अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 MHz। गर्न पनि

गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुलहर रोयल कैफे को माथि फोन नंबर 0556563396 मोबाइल 98550062377 साथ में अक्टोबर इंटेक को लागी जापानीज भाषा को कक्षा संचालन भइरहेको छ प्लस टू पछि एमबीबीएस बीएससी एजी बीई नर्सिंग एट ईटीआई गएको वर्ष 2070 मा बीएससी एजी बीई मा 90% पास प्लेसमेन्ट एवं बीएससी नर्सिंग एमबीबीएस मा 100% प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था ईटीआई मा 2071 सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिंग एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना बॉयज गर्ल्स होस्टल को पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट ईटीआई रिस्ट एकेडेमी सँग सहकार्य 24 कोटी मौलाकालिका सँगै भरतपुर फोन नम्बर 0656531809 शाखाहरू टाँडी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर 98450230061 कावासुती थाना चोक मोबाइल 98550577 नमस्कार म गीतकार गजलकार विपिन किरण न बिरसे तिमीलाई न पाए तिमीलाई न बिरसे तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्ज मोड भन्दिना माया गर्छौ था छ मलाई छोड भन्दिना तर खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै अर्पण सबैका लागि सधैँका मै सङ्गनाता जुड भन्दिनामा माता माया गर्छु तिमीलाई वेलकम टु ब्याक अगेन प्रोग्राम जस्ट फर इन्जोय हाँसी मजा केन्द्र कान्लापारी होइन हो कान्लापारीले चाहिँ अङ्ग्रेजीमा के भन्दो रहेछ ओ नाति के भन्छ कान्लापारीले आउटसाइड आउटसाइड सिटिङ राजनाति इनसाइड सिटिङ दुलुवाबाजी मिलो मिलो भनेर आफै जान्दैन नाति यस्तो छ ल कुरो चाहिँ पनि बुझ्नु न यसो अलिअलि कोसिस मात्रै गरे होइन अब यो एउटा कुरो के याद आयो भन्दाखेरि सम्मत 2035 सालमा चाहिँ छिमेकीले छिमेकीको ईर्ष्या गर्थेन होइन 35 सालमा भन्थे ऊ पल्लो घरकोले एसएलसी पास गरे अरे नि भन्थे कुरो गर्ने बाटो के 40 सालतिर आइपुग्दाखेरि त्यो पल्लो घरको त अफिसर भयो अरे नि त अरे अनि 45 सालतिर आउँदाखेरि पल्लो घरमा त टिभी ल्याए अरे नि कुरा गर्ने बाटो के अनि 50 सालतिर चाहिँ पल्लो घरकोले त राजनीति गर्न थाले अरे नि त 2055 सालतिर आउँदाखेरि पल्लो घरकोले त रङ्गीन टिभी किन्यो अरे नि पल्लो घरकोले त भगवती किन्यो अरे नि 60 सालमा आइपुग्दाखेरि पल्लो घरमा त मोबाइल छ अरे नि असाध्य पल्लो घरकोले त टिभी पऱ्यो अरे भाइ त्यस्तै 65 सालमा आइपुगेपछि पल्लो घरकोले त जग्गा दलाली गरेर खुब कमायो पैसा यसपालि अब 2071 सालमा आइपुग्दाखेरि कुरो त्यस्तो छैन 2071 सालमा आइपुग्दाखेरि त थाहा छ पल्लो घरकोले त ग्यास पाएर नि बजारमा पल्लो घरमा त पल्लो घरमा त जर्किनभरि पेट्रोल ल्याएर नि अरे अवस्था कहाँबाट कहाँ पुग्यो भगवान् अब के गर्ने के लाउँछ र यो देश विकास नभए नि त्यसै होइन क्या यो देशमा धेरै कुरा छ सुधार्नु पर्यो नि सर डुलुवा बाजेले लगेर टक्क प्रधानमन्त्री बनाइदिने नि मैले गर्थेँ क्या के गर्ने हो अब कस्तो छ यो देश सुन्नुहोस् है बाटोमा चुरोड खायो भने पुलिसले समात्छ तर घुस खाने भ्रष्टाचारले केही पनि गर्दैन अनि कहाँबाट हुन्छ देश विकास जल स्रोतमा धनी भएको देश छ त्यही देशमा लोड सेडिङ छ र चाहिँ नेताहरू चाहिँ डिजल प्लान्ट ल्याउने भन्दै हिँड्छन् अनि कहाँबाट हुन्छ देश विकास यहीँको पानी सदुपयोग गर्नु परेन चिनी 90 रुपियाँ किलो चामल 50 रुपियाँ किलो अनि सिम कार्ड चाहिँ सित्तैमा अनि कहाँबाट हुन्छ देशको विकास स्कुलमा के पढाउँछन् मतलब छैन स्कुलको नामले नि टाउको दुखाएर बोर्डिङ हाल्न परेको छ अनि कहाँबाट हुन्छ देश विकास अब देशमा पुस्तकालयभन्दा बढी सिनेमा हलहरू छन् अनि कहाँबाट हुन्छ देशको विकास अब सुनको भाउ बढ्दा सबैलाई चिन्ता छ नुनको भाउ बढ्दा कसैलाई बालै छैन अनि कहाँबाट हुन्छ देश विकास अनि बुझ्ने कुरा बुझे पो चाहिँ नि बल्ल ऊ हुन्छ त्यही भएर यो देशमा विकास नहुने कुरो यो देशै विकास नभएपछि अनि कहाँबाट चाहिँ नि हामीले भने जस्तो हुने कहाँबाट हामीले चाहिँ सोचे जस्तो हुने यस्तो छ कुरो अनि के भन्छ भन्दाखेरि काले भाले र चाहिँ नि पाले काले भाले र पाले तिनजना चाहिँ रक्सी खाँदै हल्ला गर्दै हिँडेछन् पुलिसले समात्यो अनि पुलिसले यसरी राति रक्सी खाँदै हिँड्ने रक्सी खानेले मेरो हातको 40 कोर्रा खान्छ तर आज मेरो बुढीको जन्मदिन हो त्यसैले कोर्रा हान्नुभन्दा पहिला तिमीहरूको के इच्छा छ भन तिमीहरूको इच्छा पनि पुरा गर्छ भने त्यसपछि कालेले भन्यो हजुर मेरो ढाडमा एउटा सिरानी बाँध्नुहोस् अनि 40 कोर्रा हान्नुहोस् भन्यो सिरानी बाँधेर हानेको 10 कोर्रामा सिरानी धुजा धुजा भएर गयो 30 कोर्रा खायो कालेले त्यसपछि कालेको पालो सकिन्छ भालेको पालो आयो अनि भालेलाई नि सोधेँ लवन तेरो के इच्छा छ भने उसले भन्यो हजुर मेरो ढाडमा 2 सिरानी बाँधेर मात्रै 40 कोर्रा हान्नुहोस् भन्यो अनि त्यसपछि त्यसलाई पनि 2 सिरानी बाँधेर ढाडमा हानेको 20 कोर्रामा 2 सिरानी धुजा भयो बाँकी 20 कोर्रा त्यसले ढाडमा खायो अब त्यसपछि अर्को पालो आयो तेस्रोको पालो आएपछि उसले भन्यो लवन तेरो के इच्छा छ माग भने उसले भन्यो हजुर मलाई 80 कोर्रा हानिदिनु पऱ्यो भन्नु ओहो पहिलो माग त त्यो दुईवटा इच्छा वरदान माग्न पाइने अनि अर्को इच्छा भन्नु भने पुलिसले अनि हजुर मलाई 80 कोर्रै हान्नुहोस् तर मेरो ढाडमा चाहिँ यो कालेलाई र भालेलाई बाँध्नुहोस् त्यसपछि मात्र हान्नुहोस् अरे बडो हाँसो लाउने कुरो छ कि छैन है नाति त ल ए बुढा तिमीलाई दिन सिद्धि लजाऊ भन्यो भने गर्थे ए ल यो नातिले चाहिँ नि टिक्न खाना दिने भएनन् एकजोडीले चाहिँ आत्महत्या गर्ने निर्णय गरे र धराराबाट चाहिँ नि हम्फाल्ने निर्णय गरे र त्यत्तिकैमा ल प्रेमी र प्रेमिकाले 1, 2, 3 भनेछन् प्रेमी हम्फालिहाल्यो प्रेमिकाले भनिन् माया त अन्ध हुन्छ म किन हम्फाल्ने भन्दा पछाडि भन्छ त्यो देखेर त्यो हम्फालेको प्रेमीले पनि जुन झर्दै गर्दाखेरि प्यारासुट ढाडमा फिट गरिरहेछ टक्क प्यारासुट खोल्यो अनि टक्क सफल अवतरण भयो तल झऱ्यो अनि भन्यो देखौ नानु माया त कहिल्यै पनि मर्दैन नि अरे श्रीमान र श्रीमतीको गन्थन श्रीमानले श्रीमतीले भनिन् तपाईँ साह्रै मोटो हुनुभयो क्या भनिन् श्रीमानले पनि भने तिमी पनि त मोटी भयो नि भनिन् अनि श्रीमतीले भनिन् म त आमा बन्नेवाला छु त्यही भएर पो मोटी देखिया त भनिन् अनि श्रीमानले पनि भने म पनि त बुवा बन्नेवाला छु नि त्यही भएर मोटाएको अरे अब राजनाति धेरै गाली नगर जान जाँदै एउटा कुरो भनेर जान्छु अहि आउँदै चाहिँ विद्यालयमा पढाइ भइरहेको रहेछ अनि एउटा विद्यार्थीले बेन्चमा उठेर ए मिस तपाईँ पहिलो जन्ममा कुखुरी हुनुहुन्थ्यो कि क्या हो भनौँ मिसले एकदम रिसाइन त किन भनेर त तपाईँले जहिले पनि मेरो पेपरमा अन्डा दिनुहुन्छ नि त त्यही भएर अरे गोलो गोलो राखेर उसले अन्डा दियो भने छाने झन् ल यस्तै छ हेर्नुहोस् अब स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् अब सबै कुरो झन् मिलाएर गर्नुहोस् जिन्दगीमा जिन्दगीमा दुःख मात्रै छैन सुख पनि छ होइन आँसु मात्र छैन हाँसो पनि छ अहिले पानी परेको छ भने एकछिन घाम लाग्छ, अहिले घाम लागेपछि फेरि पानी पर्छ। त्यसैले फेसबुकमा राम्ररी केटी खोजेर बिहे गर्छु भनेर हाम्रो देशको नेताले संविधान बनाउँछु भन्नु उस्तै उस्तै हो, हात्ती र हात्ती साप चप्पल जस्तै हुन्। यही कुरो भन्दै कालाबारीबाट सघाउने राजनीतिले धन्यवाद अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै रहने तपाईँहरू सम्पूर्णलाई धन्यवाद। जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रबाट दिलो आवाजै बिदा हुन्छु, नमस्कार। तिमी भन्छौ भने त फाँसी छडिदिन्छु हाँसी हाँसी, तिमी भन्छौ भने त फाँसी छडिदिन्छु हाँसी हाँसी। आँटिसक्यो यो दिलले दिलसँग नाता गाँसी, तिमी भन्छौ भने त फाँसी चढिदिन्छु हाँसी हाँसी। जनम तिम्रै लागि हो नमस्ते, म गायक सन्दीप सिंह, तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुत चर्चित हुनु सफल रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ। प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल, त्यसै गरी प्रत्येक मंगलबार दिउँसो 1 बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा, प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ। प्रत्येक महिनाको दोस्रो शनिबार बिहान 10 बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो।

विपक्षी दलसँग अनौपचारिक वार्ता गर्ने भएको छ। प्री बजेट छलफलका लागि बोलाएको संसद अधिवेशन लगातार विपक्षी दलले अवरुद्ध गरेपछि सुचारू रूपका लागि प्रयास गरिने काङ्ग्रेसका एक नेताले बताएका छन्। सत्तारूढ दलभित्रै सरकार गठन गर्दा भएको चार बुधे सहमति कार्यान्वयनका विषयमा मतभेद देखिएपछि त्यस यसअघि भएका वार्ताले सार्थक रूप लिन नसकेको हो। चार बुधे सहमतिमा संविधान सभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्नुपर्ने र उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्नुपर्ने विषयमा कुरा मिल्न नसक्दा संसदको गतिरोध अन्त्य नभएको काङ्ग्रेसको बुझाइ छ। व्यवस्थापिका संसदको बैठक भोलि बेलुकी 5 बजे बोलाइएको छ। काङ्ग्रेसका केही नेताले एकीकृत नेकपा माओवादीसँग अनौपचारिक छलफलको तयारी गरेको भए पनि समय भने एकिङ्क भइ नसकेको नेताले बताएका छन्। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। दिउँसो 1 बजेपछि पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधनका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। छलफलका लागि विधानको मसौदा सदस्यहरूलाई वितरण गरिसकिएको छ। विधान संशोधनमा प्रस्तावना, झण्डा र शपथ ग्रहणको भाषा परिमार्जनको प्रस्ताव गरिएको छ। यसै गरी 125 सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षपछि दोस्रो मर्यादामा वरिष्ठ नेता, 3 जना उपाध्यक्ष, 5 जना सचिवहरू सहित 11 सदस्य रहने पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव गरिएको छ। एमाले नेत्री सहना प्रधानको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। प्रधानको काठमाडौँको बल्खुस्थित वयोधा अस्पतालमा सिसियुमा राखेर उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सक डाक्टर श्यामबहादुर पाण्डेका अनुसार प्रधानको दायाँ मस्तिष्क घात भएको छ भने निमोनियाको पनि संक्रमण रहेको बताइएको छ। हिजोदेखि अस्पतालमा राखेर उपचार गराइरहेकी प्रधानको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। तराईमा बढेको अत्याधिक गर्मीका कारण महोत्तरीमा 1 जनाको मृत्यु भएको छ। त्यहाँको बनौली दनौली गाविस वडा नम्बर 6 का 60 वर्षीय जीवन महराको अत्याधिक गर्मीका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय सहोज वाले सुनाएको छ। एक सातादेखि बढेको गर्मीका कारण बिरामी महराको मृत्यु भएको भाइ छेदी महराले जानकारी दिनुभयो। उहाँका अनुसार गर्मीका कारण मूर्छित भई महराको मुखबाट रगत निस्कने गरेको थियो। उता गर्मी बढ्दै गएपछि तनहुँको दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामीको संख्यामा वृद्धि भएको छ। जेठको पहिलो हप्ताबाट नै बिरामीको संख्या बढेको दमौली अस्पतालकी डाक्टर एन्जिला घिमिरेले बताउनुभयो। फोहोर मैला र दूषित पानीका कारण बिरामीको संख्या बढेको जानकारी उहाँले दिनुभयो। दैनिक 120 देखि 150 जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्। यसै गरी अत्याधिक गर्मीका कारण कपिलवस्तुका निजी तथा आवासीय विद्यालय 1 साताका लागि बन्द गरिएका छन्। गर्मीका कारण विद्यार्थी तथा शिक्षक कक्षा कोठामै बेहोस हुन थालेपछि प्याप्सन र एनप्याप्सनको संयुक्त बैठकले 1 साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ। यस्तै अत्याधिक गर्मीकै कारण बाँके जिल्लाका संस्थागत तथा निजी विद्यालय 1 साताका लागि बन्द हुने भएका छन्। प्याप्सन, एनप्याप्सन र कृषाको संयुक्त बैठकले आइतबारदेखि 1 साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। हरेक वर्ष जुन 12 मनाइने बालश्रम विरुद्धको विश्व दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। काठमाडौँ उपत्यकाका 5 वटै नगरपालिकाले बालश्रम विरुद्धको विश्व दिवसका अवसरमा संयुक्त रूपमा आजदेखि विभिन्न चेतनामूलक कार्यक्रम सुरु गरेका छन्। 5 वटै नगरपालिकाले बालश्रम मुक्त नगर बनाउने लक्ष्यका साथ संयुक्त र आआफ्नो स्तरमा चेतनामूलक कार्यक्रम गर्न लागेका हुन्। उनीहरूले बालश्रमका विषयमा कविता, निबन्ध प्रतियोगिता, बाल भेला, बाल मैत्री, सुशासन विषयमा तालिम लगायतका कार्यक्रमहरू गर्दैछन्। पर्वतको शङ्कर पोखरी गाविस वडा नम्बर 9 गैराती आएको बाढीले खानेपानीका मुहान बगाएको छ। शङ्कर पोखरी 9 खालडाँडा खरे खोलामा आएको बाढीले कालीखुरिया खानेपानीको मुहान बगाएको हो। खानेपानीको मुहान बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ। तनहुँमा आज बिहान परेको चट्याङले 1 जनाको मृत्यु भएको छ। तनहुँ जिल्लाको ब्यास नगरपालिका 9 निवासी 44 वर्षीय लेख बहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। चट्याङले घरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ। यसैबीच म्याग्दी जिल्लाको ओखरबोट 9 चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। हिजो साँझ खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर 32 वर्षीय कमलीमा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सोही चट्याङबाट 48 वर्षका धनबहादुर घर्ती र पुनमा घर्ती भने घाइते भएका छन्। यस्तै 9 दिनदेखि घरबाट हराएका कञ्चनपुर कृष्णपुर 2 दुई बङ्का 85 वर्षका सिद्धलाल खुनाको शव फेला परेको छ। आज दिपेन्द्र स्मृति सामुदायिक वनमा वृद्धको शव फेला परेको हो। गाउँ नजिकैको सामुदायिक वनमा दाउरा संकलन गर्न गएका स्थानीयले वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वृद्ध खुना जेठ 16 गते घरबाट हराएका थिए। उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव तथा चौतारी यातायात व्यवसाय समिति चितवनका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको मृत्यु भएको छ। क्रसर उद्योगका संचालक समेत रहनुभएका श्रेष्ठको उद्योगको भाइवेरिङ मेसिनले लागेको चोटका कारण उपचारका क्रममा मृत्यु भएको महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिनुभयो। सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ। भारतबाट लागु औषध लिएर आउँदै गरेको अवस्थामा मलङ्गवा नगरपालिका वडा नम्बर 10 काठमाडौँ बस्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर 31 17 मोहम्मद अकबर रहेका छन्। उनको साथबाट डाइजिपाम इन्जेक्सन 9 ब्रोफेन इन्जेक्सन 8 नाइट्रोजिपाम 30 फेनारायगन इन्जेक्सन 9 लगायत लागु औषध बरामद गरिएको छ। पोखरी सभ्यता प्रतीकका रूपमा रहेको जनकपुरको गंगा सागरमा भोलिदेखि सुरु हुने गंगा आरतीको तयारी अन्तिम चरणमा पुगेको छ। गंगा आरतीको तयारीका क्रममा सुरक्षाकर्मीद्वारा घाटलाई एक आपसमा जोड्ने सन्दर्भमा मर्मत सम्भार र पोखरीको सरसफाईलाई निरन्तरता दिइएको छ। भारतको तीर्थस्थल बनारस झैँ गंगा आरती साँझ 6 हरेक दिन गरिने भएको छ। आरती सुरु गर्नका लागि सो स्थानबाट विज्ञको आगमन हुने जनाइएको छ। जनकपुरमा रहेको पोखरीहरूमध्ये गङ्गा सागरलाई सबैभन्दा जेठो मानिन्छ। राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन्। नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला। मनोरञ्जन केन्द्रमा एकै पटक 300 जनासम्म स्विमिङ गर्न सकिने 2 स्विमिङ पुलको व्यवस्था, महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था, बेबी स्विमिङ पुल, लकर सुविधा, स्विमिङ गर्दै खान सकिने व्यवस्था, विवाह व्रत बन्ध बर्थडे पार्टी मिटिङ तथा 2000 जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा, विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था, कैलाश पर्वत, कलात्मक ढुङ्गे धारा, चिल्ड्रेन पार्क, म्युजिकल सावर डान्स, रेस्टुरेन्ट, साथमा पर्याप्त पार्किङको सुविधा, चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज। आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था, होटल गंगोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था, साथै 3 एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था। सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी, फोन 0556 568, मोबाइल 98550 6640 र 98029 5645, वेबसाइट www.hmkchitaun.com। रेडियो अर्पण 104.5 MHz। श्रामपछि स्वागत छ। अब के विदेशका प्रसङ्ग। इराकको उत्तरी निनेभ प्रान्तमा भएका 2 आत्मघाती बम विस्फोट तथा आतंकवादीसँगको झडपमा कम्तीमा 36 मृत्यु भएको छ। त्यहाँको प्रान्तीय राजधानी मोसुलको पूर्वी क्षेत्र अल मुवाफिकिया गाउँमा आतंककारीहरूले 2 आत्मघाती बम विस्फोट गराएका थिए। उक्त घटनामा अल्पसंख्यक समुदायका नागरिकलाई निशाना बनाइएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। बम विस्फोटमा सभाग अल्पसंख्यक समुदायका 4 मृत्यु भएको छ। सोही क्षेत्रमा चरमपन्थी र सुरक्षाबीच भएको झडपमा अरू 32 मारिएको इराकी गृह मन्त्रालयका एक अधिकारीले बताएका छन्। चीनको तियान मेन चोक घटनाको 25 वर्षगाठको पूर्व सन्ध्यामा गिरफ्तारमा परेका व्यक्तिलाई चीनले रिहा गरेको छ। तियान मेन चोकको 25 वर्षगाठ मनाउने क्रममा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै चीनले थुप्रै व्यक्तिलाई गिरफ्तार गरेको थियो। लोकतन्त्रका पक्षधरहरूले तियान मेन चोकमा रहेको प्रदर्शनमा 100 व्यक्ति मारेको सम्झनामा बुधबार उक्त चोकमा 10,000 मानिस जम्मा भएका थिए। त्यसमध्ये हङकङबाट मात्रै 10,000 भन्दा बढी नागरिक उक्त चोकमा जम्मा भएका थिए भने चिनिया मुलुकका विदेशी नागरिक पनि तियानमेन चोकमा जम्मा भएका थिए। तीमध्ये केही विदेशीलाई राहत तानी अवैध प्रवेश लगायतका आरोपमा मुद्दा चलाउने तयारी गरेको र धेरै जसोलाई रिहा गराइएको चिनिया अधिकारीहरूले जनाएका छन्। अन्तमा एउटा खेल प्रसङ्ग। विश्वकप फुटबल अन्तर्गत अभ्यास खेलमा ब्राजिल, जर्मनी, रसिया र पोल्यान्ड विजयी भएका छन्। गैराती भएको खेलमा जर्मनीले अर्मानियालाई 6-1 अन्तरले पराजित गरेको थियो। यसै गरी आयोजक राष् ट्र ब्राजिलले सर्बियामाथि 1-0 को कठिन जित निकाल्यो। रसियाले मोरक्कोलाई 2-2 पाखा लगाउँदा पोल्यान्डले लुथियानालाई 2-1 गोल अन्तरले निराश बनाएको थियो। राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक। अवरुद्ध संसद खुलाउन काङ्ग्रेसले आज पनि पहल जारी राख्ने, विपक्षी दलसँग छलफलको तयारी। आगामी महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले बैठक बस्दै, नेत्री सहना प्रधानको स्वास्थ्य अवस्था स्थिर। तराईका जिल्लामा अत्यधिक गर्मी बढ्यो, महोत्तरीमा 1 मृत्यु, केही जिल्लामा विद्यालय बन्द। इराकमा भएको आत्मघाती आक्रमणमा 36 जनाको मृत्यु, तियानमेन घटनामा पक्राउ परेका मध्ये केही रिहा। र विश्वकप फुटबल अन्तर्गत अभ्यास खेलमा ब्राजिल, जर्मनी, रसिया र पोल्यान्ड विजयी। हवस् त, नेपालवाणी नेटवर्कको 12 बजेको राष्ट्रिय खबर सकियो। प्राविधिक अनुसालाई धन्यवाद। अहिलेलाई सन्तोष र रविन्द्र विदा भयौ। नमस्कार। रेडियो अर्पण 104.5 MHz। ए दाई, एकपटक सुन्नुहोस् त। एकछिन नकराउनु न ल। यता सुन्नुहोस् न भनेको, प्लिज एकछिन नकराउनुस् न है। होइन दाई, अघि नै देखि त्यही घरमा लट्ठ भएर हेरिराख्नु भएको छ, किन हो? हेर्नुहोस् न त्यो घर।